com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको अपरान्ह 4 बजेको अर्पण खबरमा स्वागत छ। म ध्रुवराज खनाल। खबर विस्तारमा, एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले क्रान्तिकारी कम्युनिष्टहरू एक आपसमा विभाजित हुँदा मुलुकले दुःख पाएको बताउनु भएको छ। क्रान्तिकारी पत्रकार संघले द्वन्द्वकालमा राज्यबाट मारिएका पत्रकार कृष्णसेन इच्छुकको 12 स्मृति दिवसका अवसरमा आयोजना गरेको जनपक्षीय पत्रकारिताका चुनौती विषयको अन्तर्क्रियालाई सम्बोधन गर्दै उहाँले नयाँ विचारका आधारमा क्रान्तिकारी कम्युनिष्टहरूबीच एकता आवश्यकता रहेकोमा जोड दिनुभयो। सबैले त्याग गर्न सके मात्र एकता प्रक्रिया सम्भव रहेको धारणा राख्दै उहाँले एक आपसमा रहेको अहंकार नत्याग्दासम्म त्यो सम्भव नहुने बताउनुभयो। नेकपा माओवादीका अध्यक्ष मोहन वैद्यले भावनाका आधारमा भन्दा पनि आवश्यकताले एकता प्रक्रिया अगाडि बढ्ने बताउँदै विगतमा सँगसँगै लडेका नेताहरू एक आपसमा मिल्नु र मुलुकलाई नेतृत्व प्रदान गर्नु आजको आवश्यकता रहेको बताउनुभयो। व्यावसायिकताका नाममा जनताको आवाज कर्मश संचार माध्यममा हराउँदै गएको तर्क राख्दै उहाँले भन्नुभयो, कर्पोरेट कल्चर र सूचना साम्राज्यवादका कारण जनताको चाहना अनुसार संचार माध्यम चल्न नसकेको हो। ए माओवादीका नेता डाक्टर बाबुराम भट्टराईले कम्युनिस्ट पार्टीभित्र विचारको बहस हुँदा त्यसलाई नकारात्मक तवरले प्रचार गर्ने प्रवृत्ति गलत भएको बताउनुभयो। सम्पूर्ण क्रान्तिकारी शक्ति भावनाका आधारमा भन्दा पनि नयाँ विचार र कार्यदिशाका आधारमा एक ठाउँमा आउने वातावरण कर्मशः बन्दै गएको उहाँले बताउनुभयो। सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीशहरूको भविष्य निर्धारण गर्न संसदीय विशेष सुनवाई समितिको बैठक सिंहदरबार स्थित संसद सचिवालयमा बसिरहेको छ। समितिका ज्येष्ठ सदस्य कुलबहादुर गुरुङको अध्यक्षतामा बसेको बैठकमा समितिका सदस्यहरूले निर्णय प्रक्रियाको बारेमा छलफल गर्ने भन्दै समाचार संकलनका लागि बैठक स्थलमा पुगेका पत्रकारहरूलाई प्रवेशमा रोक लगाइएको छ। समितिकै सदस्यदेखि सचिवालयका कर्मचारीमा समेत निर्णय प्रक्रियामा जाँदा के गर्ने भन्ने विषयमा नियमावलीको प्रावधानबारे छलफल गरिरहेका छन्। न्याय परिषदले गरेको सिफारिसमा परेका 8 जना न्यायाधीशको सार्वजनिक सुनवाई समितिले चर्को विवादका बावजुद 3 दिन लगाएर आइतबार मात्रै सम्पन्न गरेको थियो। शनिबारदेखि जारी राप्रपा नेपालको महाधिवेशन अन्तर्गत नयाँ कार्य समितिका लागि अध्यक्षमा कमल थापा र पद्मसुन्दर लावतीले मनोनयन दर्ता गराउनु भएको छ। 127 जनाको केन्द्रीय समितिका लागि 239 जनाको मनोनयन दर्ता भएको राप्रपा नेपालका प्रचार विभाग सदस्य वासुदेव दाहालले बताउनुभयो। अध्यक्ष कमल थापाले सर्वसम्मत कार्य समिति चयनका लागि पहल गरिरहनु भएको छ। उहाँले हरेक अञ्चलबाट 4-4 जनाको नाम दिनका लागि अञ्चल कमिटी निर्देशन पनि दिनुभएको छ। केन्द्रीय समितिका लागि अध्यक्ष सहित 63 जनाको निर्वाचन हुनेछ। दक्षिण कोरियाको एक बस टर्मिनलमा आगलागी हुँदा 7 जनाको मृत्यु भएको छ। गोयाङ सहरमा भएको सो घटनामा 20 जना घाइते भएका छन्। सो टर्मिनलमा मरम्मत कार्यको लागि वेल्डिङ गरिरहँदा आगलागी भएको बीबीसीले जनाएको छ। र मुम्बई इन्डियन्सले आइपिएल क्रिकेटको प्लेअफमा स्थान सुरक्षित गरेको छ। गैराति निकै रोमाञ्चक र नाटकीय खेलमा मुम्बईले राजस्थान रोयल्सलाई 5 विकेटले हराएर अन्तिम 4 स्थान सुरक्षित गरेको हो। टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले पुरै ओभर खेलेर 4 विकेट गुमाएर 199 रन बनाएको थियो। नेट रनरेटका आधारमा प्लेअफमा पुग्न मुम्बईलाई 14.3 ओभरमा लक्ष्य हासिल गर्नुपर्ने थियो, तर मुम्बईले 14.3 ओभरमा 189 रन बनाउँदा विकेट गुमायो। लगतै म्याच अम्पायरले अर्को बलमा 4 रन जोड्न सके मुम्बईले प्लेअफमा स्थान सुरक्षित गर्ने निर्णय सुनाए। अम्बाती राइडु आउट भएपछि ब्याटिङ गर्न आएका मुम्बईका आदित्य तारेले जेम्स फकनरको बलमा छक्का प्रहार गरेर टिमलाई प्लेअफमा पुर्याएका हुन्। अवस्थापरान 4 बजेको अर्पण खबर सकियो। ध्रुवराज आज्ञा चाहन्छु। नमस्कार। यस अर्पण खबरको साथमा जय गलेश्वर रियल इस्टेट एन्ड हाउसिङ प्रालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर 3 चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट 1200 मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको 4 बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि 2 कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ। विकासका पूर्वाधारहरू खाने पानी, बिच बाटो, बिजुली, संचार, यातायात लगायत अन्य सुविधा